नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोक भाकामा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम रोजाइमा लोक भाका हप्तामा मङ्गलबार र बिहिबार अपराह चार बजेको अर्पण खबरपछि आउने गर्दछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र आजको यो बिहिबारे व्यवसायमा तपाईँ पनि आउन मन लागेको छ भने 0956 63 332 33 को बाटो हामीले खुला राखिसकेका छौँ र तपाईँले कार्यक्रममा आएर आफूलाई नै मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ र आफ्ना आफन्तजन इष्टमित्रलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ। 0956 63 332 33 को बाटो हामीले खुला राखिसकेका छौँ। कार्यक्रम रोजाइमा लोक भाका सातामा दुई दिन आउने गर्छ, मङ्गलबार र बिहिबार। आजको यो बिहिबार व्यवसायमा प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। र कार्यक्रम अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। सबिनाजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाजा भयो कि नाइ? हाम्रो पनि भइसक्यो। अनि के कसरी बित्यो तपाईँको दिन आज? आज कुन भाका रोज्ने? हुन्छ, कसको लागि? धन्यवाद, हुन्छ सबिनाजी, छुट्टिन्छौँ। नमस्कार। छु म भन्दिन उनको बाहे कसैको बन्दिन, धरती कुनको आकाश जुन कै हो मैले बाचा कसामै खाइसके, जुनी जुनी म त उनकै हो। कुनको आकाश झुम्कै हो मैले बाचा कसामै खाइसके, जुनी जुनी माता उनकै हो। मैले बाचा कसामै खाइसके, जुनी जुनी माता खाई सके, जुनी जुनी माता उनकै हो। सास झुम्कै हो मैले बाचा कासा मै खाइसके जुनी जुनी माता उनकै हो भइसक्यो मै तिर माता माया लाउदिन दुई तिर धरती कुनको आकाश झुम्कै हो मैले बाचा कासा मै खाइसके जुनी जुनी माता उनकै हो धरती कुनको आकाश जुनकै हो मैले बाचा कसमै खाइसके जुनी जुनी म त उनकै हो तनौबाट आउनुहुने सबिनाजीले रोज्नु भएको थियो यो मिठो भाका तपाईँ पनि कार्यक्रम रोचाइमा लोक भाकामा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ तपाईँका आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ त्यसको लागि 055-63-332 र 055-63-333 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई नै मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ तपाईँले वनपाका गर्दा गुनगुनाउने लोक भाकाहरू आज रोजाइमा लोक भाकामा आएर रोज्न सक्नुहुनेछ र रेडियो अर्पण 104.5 मेगाहर्ज मार्फत आफ्नै घरमा बसेर सुन्न सक्नुहुनेछ त्यसको लागि 055-63-332 र 055-63-333 बाटो हामीले खुल्ला राखिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज चाहिँ मैले अलिकति ठम्म्याउनै सकिनँ हो रेशजी ए ठिकाजी के छ तपाईँको नयाँ नौलो खबर अनि अजिङ्गरेतिरको नयाँ नौलो खबर चाहिँ के छ नि ए हुन्छ आज कार्यक्रममा आउनु भएको छ कुन भाका रोज्ने हुन्छ क कसको लागि धन्यवाद हुन्छ टिकाजी अहिले कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छु नमस्कार अजिङ्गरेबाट आउनुहुने टिका चेपाङले रोज्नु भएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ 055-63-332 र 33 बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हाम्रो कार्यक्रमको नियम चाहिँ के रहेको छ भने तपाईँले चाहिँ आफूले रोज्नु भएको लोक भाका मार्फत जम्मा एकजना मित्रलाई सम्झिन सक्नुहुनेछ तपाईँको एकजना प्रियजन मित्रहरूलाई सम्झना बाँड्न सक्नुहुनेछ 055-63-332 र 33 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ हामी साताको दुई दिन तपाईँ माझ उपस्थित हुने गर्दछौँ मङ्गलबार र बिहिबार आजको बिहिबारको दिनमा पनि हामी उपस्थित छौँ प्राविधिक कक्षबाट मलाई साथ मिलेको छ विष्णु र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट कुमार लामा कुमारजी के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ, तपाईँहरूले माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, सबै ठिक हुने कुरै भएन नि त हाम्रो नि। चितवनतिर पनि त्यत्तिकै नै गर्मी छ, अलिकति बढी नै गर्मी छ भन्नु पऱ्यो, कहिले काहीँ यसो पानी पर्छ, शीतल महसुस गर्छ पानी परे बेला, नत्र अरू बेला त गर्मी नै भन्नु पऱ्यो। अनि खाजा भयो कि नाइ तपाईँको, तपाईँको कुमारजीको खाजा भयो कि नाइ भनेको मैले, ए खाजा खाइसक्नु भयो। हुन्छ आज कुन भाका रोज्ने? ल हुन्छ त, कसको लागि सम्झने आज? धन्यवाद। हुन्छ छुट्टिन्छु, नमस्कार। फुलेर पयालै भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालै भयो, उस पनि हरायो, आँखै मार्ने जोस पनि हरायो, फुल फुलेर पयालै भयो, फुल फुलेर पयालै भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालाई भयो, फुल फुलेर पयालै भयो, आधी जोबन हस्केलमै गयो, आधी जोबन मायालाई भयो। समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले कार्यक्रम रोजाइमा लोक भाका सुनेर बसिरहनु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र अनि कार्यक्रम सातामा दुई दिन आउने गर्छ, मङ्गलबार र बिहिबार अपराह्न 4 बजेको अर्पण खबरपछि आउने गर्दछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र कार्यक्रम रोजाइमा लोक भाकामा तपाईँलाई पनि आउन मन लागेको छ, आफूलाई मनपर्ने लोक भाका रोज्न मन लागेको छ भने तपाईँले आफ्ना मनपर्ने साथी जम्मा एकजना मित्रलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। आफूलाई नै मनपर्ने लोक भाकाहरू रोजेर घरमै बसेर छम छम नाच्न सक्नुहुनेछ र गाउन पनि सक्नुहुनेछ, रेडियोसँगै गुनगुनाउन पनि सक्नुहुनेछ। घरमै बसेर आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न मन लागेको छ, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सुनाउन मन लागेको छ भने 0556 63 332 र 33 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। र हामी सातामा दुई दिन आउने गर्छौँ, मङ्गलबार र बिहिबार अपराह्न 4 बजेको अर्पण खबरपछि करिब करिब 5 बजेसम्म हामी उपस्थित हुनेछौँ। त्यसपछि हामी बिदा भएर जानुपर्ने हुन्छ र टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मैले तपाईँको आवाज चाहिँ अलिकति सुन्न सकिनँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? देवघाटबाट शान्ति। शान्ति जी, के छ तपाईँको नयाँ नौलो खबर? अनि आज कुन भाका रोज्ने? हुन्छ, कसको लागि? शान्तिजी, सम्झनाहरू चाहिँ कसको लागि भनेको मैले? हुन्छ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। छैन तिमीले झैँ मलाई माया गर्ने, हुँदा त सानी मैले भोग्न पर्थेन घाम पनि, जहिले नि तिमीलाई नै सम्झिरहन पर्ने, घामले नि पोल्दियो जुङले नि जाडो भो, कोही छैन तिमीले झैँ मलाई माया गर्ने। देवघाटबाट आउनुहुने शान्तिले रोज्नु भएको थियो मिठो लोक भाका, र यिनै लोक भाकाहरू प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। तिनजेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो तनहुँबाट सबिना, अजिङ्गरेबाट टिका चिपाङ, र मकवानपुरबाट कुमार लामा, अन्तिममा फोन गर्ने साथी देवघाटबाट हुनुहुन्थ्यो शान्ति। र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। र यतिसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष आभारी व्यक्त भन्दै, तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि रोजाइमा लोक भाकाको आजको श्रृङ्खलाबाट बिदा हुन्छु, नमस्कार। यो हो रेडियो अर्पण 107.5 मेगाहर्ज।